www.attableeg.com, The Reviver of Iman. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ومن أحسن قولا ممن دعا إلى الله وعمل صالحا وقال إنني من المسلمين. ولا تستوي الحسنة ولا السيئة، ادفع بالتي هي أحسن، فإذا الذي بينك وبينه عداوة كأنه ولي حميم. وما يلقاها إلا الذين صبروا وما يلقاها إلا ذو حظ عظيم. وإما ينزغنك من الشيطان نزغ فاستعذ بالله، إنه هو السميع العليم. نحمده ونصلي على رسوله الكريم، أما بعد، أعوذ بالله من الشيطان الرجيم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ومن أحسن قولا ممن دعا إلى الله وعمل صالحا وقال إنني من المسلمين. صدق اللہ مالی. یہ آیات ہیں، آپ نے پڑھ دیا ہے. یہ وہ آیات ہیں جن پر حضرت ماں شاہ رسول اللہ صلی اللہ علیہ وسلم برابر بیان فرماتے رہتے تھے. انہیں کا سب کچھ ہے، ملفوظات بھی انہیں کی ہے، اور آیات انہی کو پیش نظر رکھتا ہوں جو ان سے سنا ہے. اللہ تعالیٰ ہم سب لوگوں کو ان آیات سے، ان احادیث سے، ان مرفوضات سے ہم لوگوں کو منتفع فرمائے. اللہ تعالیٰ ارشاد فرماتے ہیں، ومن احسن قولا ممن دعا الى اللہ وعمل صالحا وقال انني من المسلمین. بہت زبردست. اس شخص سے بہتر بات کس کی ہوگی؟ من آسن و قورم، اس شخص سے بہتر بات کس کی ہوگی جو اللہ کی طرف دعوت دے، اللہ کی طرف. حدیث یہ ہے، خیار امت من دعا اللہ وحبب عباد ویلے. مارے حقیق محمد اختر صاحب کہتے تھے، یہ حدیث بطور تحفہ کہ میں پاکستان لے جا رہا ہوں. پہلی حدیث تھی اذا مظہر مومن فی وجہی رب ایمان کی قلبی. یہ مومن کے اس کے منہ پر تعریف ہوتی ہے تو اس کا ایمان اور بڑھ جاتا ہے. جبکہ حدیث یہ ہے کہ جب تمہاری کوئی تعریف کرے تو منہ میں خالی ہوتی ہے، عام طور سے مشہور ہے اور بھاگ رہے گی. یہ بھی حدیث ہے، اذا مظہر مومن فی وجہی رب ایمان کی قلبی. جب مومن کی تعریف ہوتی ہے اس کے چہرے سامنے تو اس کا ایمان اور بڑھ جاتا ہے. یہ سب اللہ کا عطیہ ہے. تاج محل جا کے دیکھتا ہے تو تاج محل کے کاریگروں کو تعریف کرتا ہے کہ نہیں؟ تاج محل فراغ نے بنایا اس کی تعریف. مومن کی جب تعریف ہوتی ہے تو سمجھتا ہے درحقیقت یہ اللہ کی تعریف. میرے اندر یہ صفت نہیں تھی، یہ خوبی نہیں تھی، اللہ نے پیدا کیا. اس بھی ایمان بڑھ جاتا ہے. جہاں مدر مومن کی وجہ ہی رب علی ایمان کی غلطی. اسی طرح حضرت کی بات یہ یاد آئی، پکڑ یاد آئے، فرمایا کہ ایک بزرگ تھے جب ان کو کوئی ہدیہ دیتا تھا کہتے تھے میں ایمان کی تجدید کرتا ہوں. اب کوئی جوڑ ہے یہی ہے مدیل مومن رب علی ایمان کی غلطی. کیا مطلب؟ یہ میرا کوئی رشتہ دار نہیں، نہ روزگار میں شریک ہے، نہ رشتہ داری سے کوئی ہے، تب بھی یہ ہدیہ دے رہا ہے. عطیہ خداوندی ہے، سب سے پاک روزی ہدیہ ہی ہے. مولانا اس کے دل میں آیا، اس نے دے دیا ہدیہ. کا سب سے پاک صاف روزی طیب. اسی طرح کوئی بھی تعریف ہو یہ سب اللہ کی طرف سے، اللہ کا عطیہ ہے. کوئی تم کو دیتا ہے اللہ کا عطیہ, اس کا شکر ادا کرو. اللہ تیرے تو نے دیا. ایک بزرگ نے سفارش لکھی کسی کی, کسی امیر کے یہاں لکھی, وَإِنْ آتَيْتَهُ فَالْمُوتِ يَهُ اللَّهُ وَأَنْتَ الْمَشْكُورُ. موتی اللہ ہے اور تمہارا بھی شکر کیا جائے گا, اصل موتی اللہ ہے. وَإِنْ مَنَعْتَهُ فَالْمَانِعُ يَهُ اللَّهُ وَأَنْتَ الْمَعْذُورُ. اگر تم نے نہیں دیا تو نہ دینے والا اللہ ہے, تم معذور ہو. ہمارے بزرگوں کی معرفت دیکھیے گا, تم نے دے دیا سفاری بھی کیا اور کہتے ہیں موحدانہ انداز سے, تم دے دیا پر موت یہ ہو اللہ, دینے والا اللہ, تمہارا بھی شکر ادا کیا جائے گا. تمہارے ہاتھ سے یہ ہدیہ ہم کو ملا تو تمہارا بھی شکر ادا کیا جائے گا, نہیں دیا تم معذور ہو. بارہ اللہ تعالی عنایات ہے جس کے ساتھ جس پر مقدور ہو, اللہ کا شکر ہر بار. خیار امتی من دعا اللہ وحبب عباده, اس پر پڑھا میرے امت کے بہترین وہ لوگ جو ہیں اللہ کی طرف دعوت دیں اور اللہ کے بندوں کو اللہ کا محبوب بنا دیں. کتنی جامع حدیث ہے, عام طور سے مشہور ہے یہ حدیث. خیار امتی من دعا اللہ, تبھی تو حقیق صاحب نے کہا کہ یہ حدیث ایسی ہے بطور تحفہ میں لے جا رہا ہوں پاکستان. خیار امتی من دعا اللہ وحبب عباده. پہلی حدیث کون تھی؟ اذا مدح المؤمن فی وجهه, وہ پہلی حدیث, یہ پہلی حدیث ہے جس کو پاکستان لے. اذا مدح المؤمن فی وجهه رب الایمان فی قلبه. بڑے بڑے قدردار آدمی تھے, ہم نے تو بہت دیکھا ہوا محمد اختر صاحب رحمۃ اللہ, بہت قدردار. دو مہینہ آ کے رہے تھے, سوری پکا نہیں سمجھا. جب مومن کی تعریف ہوتی تو اس کا ایمان اور بڑھ جاتا ہے کہ اللہ تعالیٰ نے اپنے فضل و کرم سے اسی زبان پر میری تعریف جاری فرما دیا ہے, اس کو بھی اللہ کی طرح منسوخ کرتا ہے. اسی لیے کوئی دیتا ہے جب بھی, کوئی تعریف کرتا ہے جب بھی, اللہ کی طرف. اللہ موتی ہے, اللہ دینے والا ہے, اللہ اس کی زبان پر جاری کرنے والا ہے, دل میں ڈالنے والا ہے اللہ. خیار امتی من دعا اللہ وحبب عباده, اللہ کے بندوں کو اللہ کا محبوب بنائے, دور نہ کرے محبوب بنائے. محبوب کیسے ہوگا؟ اتباع سنت سے, یعنی اتباع سنت کی ترغیب دے گا جس کی وجہ سے اللہ کے قریب ہو جائے گا. ان کنتم تحبون اللہ فاتبعونی یحببکم اللہ. محبوب کب بنے گا؟ جب اتباع میری کرے ہوئے. تو معلوم ہے جو عارف اتباع سنت کی تعلیم دیتا ہے وہ اللہ کے بندوں کو اللہ کے قریب کر رہا ہے, اللہ کا محبوب بنا رہا ہے. منتی کی طرح نا سگرا کبرا ملا کے نتیجہ نکال دو منتی والا. سگرا کبرا یہ منتی, اتنی منتی جاننا چاہیے. عالم متغیر وکل متغیر حاضر فر عالم حاضر, یہ منطق ڈالی ہے. عالم کیا ہے؟ متغیر, بدلتا رہتا ہے, اور جو چیز متغیر ہوگی وہ فنا ہوگی. معلوم ہے کہ عالم فانی ہے, منطق میں اتنی ہے اگر سمجھ لو سمجھو منطق پڑا ہے. العالم متغیر وکل متغیر حاضر فر عالم, یاد ہے کہ نہیں؟ منطق پڑھے گا نہیں, کرامت چیز ہے, عالیہ نہیں ہے. علوم عالیہ میں سے نہیں کہیں گے, علوم عالیہ اعلیٰ ہے, علم کا علم تک پہنچانے کا یہ اعلیٰ ہے. عالیہ تو کتاب و سنت کا علم بلند, اور یہ علوم جو ہے نو سب سے عالیہ یہاں تک پہنچاتے ہیں. اس بنا پر اس کا اس کا ان علوم کا بھی احترام کیا جائے گا, احترام کیا جائے گا, اس کی حفاظت کی جائے گی. ہے ٹھیک اللہ. اس شخص سے بہتر بات کس کی ہوگی جو اللہ کی طرف دعوت دے مجھے اور نیک عمل کرے. خود بھی اب دیکھ معلوم ہوا کہ دعوت کے لیے نیک عمل کرنا بھی ہے نہیں, یہی اللہ نے قد لگا دیا. نیک عمل بھی کرو. اللہ لا یکذب عمله قوله, ताकि तुम्हारा अमल तुम्हारे कौल की तकजीब न करे, इसी इबारत है इमाम गजाली की। दाई को अमल करना इसलिए जरूरी है कि कह रहा है नमाज पढ़ो, नमाज नहीं पढ़ता तो उसके उसका अमल उसके कौल की तकजीब कर रहा है, ऐसा दाई नहीं होना चाहिए। है कि बहुत नहीं हो सकता अल बड़ा है। उस शख्स से बेहतर किसकी होगी जो अल्लाह की तरफ दावत दे और नेक अमल करे और ये कहे कि मैं फरमा बरदारों में शामिल हूं, ये भी कहे कौड़ी अमली तौर से और कौड़ी एतबार से कि जो कुछ कह रहा हूं अमल करता हूं, मैं भी अमल करता हूं, मैंने कोशिश करता हूं। कोताही अलग बात है। मालूम हुआ कि दावत के दो चीज, एक तो दावत सही तरीके से देना, फिर दावत में अमल करना, और ये कहना भी कि मैं मुस्लिम में अलग से कोई नहीं हूं, ये भी कई लोगों का नुकता भी है। मैं किसमें से मुस्लिम कर इननी मिले मुसलमिन, मैं नबीन में से नहीं हूं, मैं मुसलमिन में से, जिस तुम मुसलमान हम भी मुसलमान, नबीन में से नहीं मुसलमिन है, देखो क्या हम बिल्कुल मलाके में से हैं, तुम भी इंसान हो मोमिन हो, न तुम नबी हो न साहबी हो, कहो मोमिन मुसलमिन में से, मोमिन भी लगो मुसलमिन में से, इसमें भी तवाजो, मोमिन और मुसलमिन में भी फर्क है ही नहीं। बोला तस्तवील हसन तो गलत सैया, और बराबर नहीं नेकी और न बदी, नेकी और बदी दोनों बराबर नहीं, कुलिया है हमारा पूरे वसूल दीन के कुलियात इतनी में है। इन्होंने पढ़ा तुम्हारे कहा इसी में बयान कर दू अल्लाह तला, और ये कहे कि फर्मा बरदारों में शामिल हूं, फर्मा बरदारों में है भी फर्मा तजमा मुसलमिन का फर्मा बरदार किया है, और नेकी और बदी बराबर नहीं होती खुदा का। बड़ा तस्वीर सही है। एक साथ थे अलीगढ़ में जाके इमाम भी हुए थे जहीरुद्दीन, तो मैंने ये हारे हमारे भी बदनाम होगा भी, लेकिन मैंने किसी बात पर उनको ये आज दी बड़ा तस्वीर हसन है, तो इतना मुतासर हुए कि फिर बदल ही गए, फिर यहां से फारिग हुए, फिर अलीगढ़ इमाम हो गए, लेते ही उनकी शोहरत हुई कि आगे मैं क्या बताऊं। अल्लाह तस्तबिर हसनत व सैयद, खुदा कर रहा है, खुदा तो दे रहा है, और कोई न देखे न सुने ये खुदा देख रहा है कि बदी की जगह पर हंसना ही कर रहा है, बुराई के जवाब अच्छाई से दे रहा है, खुदा तो जानता है। हर मुसलमान का ऐसे ही होना चाहिए, मुझे खाली सुनना सुना रहे बदलो अपने को, अगर तुरश हुई है सख्त मिजाजी बदलो, नरम मिजाजी बनाओ अपने को, यही कि हम खानदानी हम बहुत बड़े वो मुतकबिर हैं, अब खूब सख्त कहने वाले ना है, वालों कहते हैं कि मैं फला खानदान के क्या खानदान है, जाओ जानने में तो पता चलेगा खानदान। उस वक्त नहीं कहोगे खानदान में अल्लाह हो नहीं, नेकी और बदी बराबर नहीं होती, तुम बदी का दफा ऐसे तरीके से करो जो बेहतरीन हो, बदी बदी का तरीका मुझे कह रहे हैं, तुम बदी का दफा ऐसे तरीके से करो जो बेहतरीन हो, नतीजा ये होगा कि जिसके और तुम्हारे दरमियान दुश्मनी थी वो देखते ही देखते ऐसा हो जाएगा जैसे तुम्हारा जिगरी दोस्त हो। खास अल्लाह फरमा रहा है नेकी करते रहो, फरमाते थे कि जब कोई हो सलाम उसको करो, जरूर सलाम करो, पहली मरतब हो सकता है दुश्मनी है सलाम का जवाब भी न दे, ये दूसरी मरतब करो तो नरम हो जाएगा, तीसरी मरतब जवाब भी देगा, ये बादशाह से बात करते अगर तुमसे किसी दुश्मनी हो सलाम को न छोड़ो। हजरत रामी साहब में माना रहमतुल्ला साहब में हजरत हाई साहब में कोई बात हो गई, मदरसा सरुचिया के बानी कौन थे वहां रहमतुल्ला साहब, हरे हाई साहब वहां थे मक्का मुआजमा में, बात ये हुई कि वहां रहमतुल्ला साहब बराबर मदरसे की बात करते रहते थे, ये मदरसा काम करना है ये करना है, चाहते सौ रुपया मदरसा उन्होंने काम किया। हाजी साहब ने किसी मौके पर कह दिया मेरी रहमतुल्ला तुम तो ऐसा है मस्जिद से कोई मस्जिद तोड़वा के मदरसे ही बनवा दो, सख्त बात थी, उनको नागवारी हुई आपस में बोली बात बंद, वहां भी हुआ ढाई साहब में वहां रहमतुल्ला साहब में बोली बात वहां रहमतुल्ला साहब गए तीन दिन के अंदर। ये हमारे बुजुर्गों की सीरत है, कितने लोग जानते हैं। तीन दिन के अंदर गए, कहा हाजी माफ कर दो हमको वहां रहमतुल्ला बाणी सौरती मदरसा जी, कहा कि हाजी माफ कर दो हमको। कहा मौलाना आप तो हम पर गालिब आ गए, हदीस में आया है कि जब दो आदमियों में बोलचाल बंद हो तो जो पहले करता है उसको ये सवाब है, तो आलिम से इस वजह से तुमको तौफीक में जाहिर हुआ मुझको नहीं मांगी मांगी मैं चूंकि जाहिर। तुम्हारी बात सही है, इल्म का होना जरूरी है, करीम बात। उन्होंने भी जाकर हाजी माफ कर दो भाई, कोई गलती हुई मुझसे तो माफ कर दो। अब कोई माफी मांगता है बाप से तो माफी नहीं मांगता है, उसकी चीज क्या माफी है। मैंने माफी सीधे खत्म हो गया, पहले हज करने जाते थे माफी कराते थे, कहते हैं हम हज करने जा रहे हैं, हमारी बड़ाई तस्लीम करो, हम हज करने जा रहे हैं। ये है इनकलाब हाल। हरिहाल साहब जोड़ा कितना कहीं पढ़ा सुना हुए, ये सब अमीर रवायात वगैरह में है, सभी वाकयात है। हाँ जी कितने अच्छे अल्फाज, कहा भी बहुत सख्त हरिहाल साहब ने, मुझे रहमतुल्ला तुम्हारी चले तो सब मस्जिद तोड़ा के मेरा सा बनवा दो। अच्छा ही बहुत सख्त बात कहा उन्होंने, आपन में बोली बात बंद। तीन दिन के अंदर मां रहमतुल्ला साहब तशरीफ गए, हाजी माफ कर दो भाई, कोई गलती हुई मुझसे तो माफ कर दो। उनका भी जवाब सुनिए, कहा तुम सही कह रहे थे मौली रहमतुल्ला, तुम सही कह रहे थे कि इल्म की जरूरत है, तुम आलिम थे तो तुमको माफी मांगने की तौफीक होगी, मैं जाहिर था तो मुझको तौफीक नहीं। शेखुल अरब वल अजम कह रहा है, ये अखलाक थे मौलाना। अल्लामा शारानी लिखते हैं कि बहुत से इस जमाने में सूफिया ऐसे हैं, मशायख सूफिया नहीं मशायख, जो अपनी गलती को तस्लीम नहीं करते। देखा तुम तस्लीम कर लेगा, बस अंदाजा नहीं कर पाना, हमने तो उसी से गुजरते हैं, जो तस्लीम करता है अपनी गलती, बिदआत में मुबतला है और गलती तस्लीम नहीं है। मगर तवाहुम भी हो जाए कि हमारे ऊपर नकली करते हैं, दुश्मन हो जाए। जवाब देता हूँ हाँ मौली रहमतुल्ला, तुम जीत गए, ये शब्द गाड़ी में मौली रहमतुल्ला तुम जीत गए, ये तुम कहते थे मदरसा काम करने को यानी इल्म बढ़ाने को, तो तुम सही कहते हो। हाँ इल्म का फायदा देख लिया कि तुम चाचा हदीसों में आता है कि हजरत हसन हुसैन में कोई बात हो गई थी तो हजरत हसन ने इब्तदा किया है, नहीं किया है तो कहा कि हम इसलिए नहीं कर रहे हैं कि इब्तदा करने वाले की बड़ी फजीलत है, मैं चाहता हूं मेरा भाई बड़ा ये करे ताकि उसकी फजीलत वो मिल उसको मिल जाए, लेकिन ये बारीक बात है। वह कायदे कि हम छोटे हमको मिलना चाहिए, लेकिन उनकी नजर ये थी। और भी बहुत से वाकयात है, मुझे हमारे बुजुर्गान दीन सीरत है। अल्लाह ताला बाद में एक वाकया और है, रोटी वोटी का कोई गिरा हुआ था तो उसको उन्होंने हजरत हसन ने नहीं खाया, रख दिया हजरत हुसैन के लिए। क्यों रख दिया? कहा कि ऐसी रोटी है ऐसी खाने को साफ खा लेने की बड़ी फजीलत है, तो मैं चाहता हूँ फजीलत मेरे बड़े भाई को मिल जाए। ये है अखलाक, अखलाक खान का ये अल्लाह ताला हजरत हाजी साहब जितने बड़े आदमी थे उन्होंने भी माफी मांगा, इन्होंने माफी तो मांगा ये कि भाई रहमतुल्ला तुम तो गालिब हो गया क्योंकि इल्म की जरूरत तुम पर खराब कर रहे थे, जब बात हुई थी तुम आलिम थे इसलिए तुमको माफी मांगने तौफीक मुझको नहीं, मैं जाहिल था। कि तुम निकाह तो कितने उलूम भाई सर मामू ये तो अल्लाह ताला क्या है, और तुम्हारे जिसके और तुम्हारे दरमियान दुश्मनी थी वो देखते ही देखते ऐसा हो जाएगा जैसे वो तुम्हारा जिगरी दोस्त हो, तो ऐसा है जिगरी दोस्त। और ये बात सिर्फ उन्हीं को आता होती है जो सबसे काम लेते हैं। इस पर वो खड़े, मैंने कहा तुम इस पर आओ, सुबह इस काम है इस पर आओ, جبکہ ان کی تعلیم تھا ہم ہی وہی تھے. وما یلقاها الا الذين صبروا وما یلقاها الا الذين صبروا. انہی لوگوں کی توفیق ہوتی ہے صبر کرنے کی اور ضبط کرنے کی جو اللہ کے موفق ہوتے ہیں. اس زمانے میں جو کس کے کہہ دے سخت کہہ دے اس کی تعریف نہیں, جو جھک جائے مان لے اپنی غلطی کو اس کی تعریف ہے اللہ کے نبی. وما یلقاها اور وہ دیکھتی ہے احسان مطلب جو صبر. اور یہ بات صرف انہیں کو عطا ہوتی ہے جو صبر سے کام لیتے ہیں. اللہ ہم اس کی توفیق. ہر شخص کو گزرنا ہمیشہ اس وادی سے, کیونکہ حادی سے سبھی کو گزرنا پڑتا ہے, کوئی مستثنا نہیں. وہاں محمد احمد صاحب کہتے ہیں جور و ستم سے جس نے کیا دل کو پار. بہت عمدہ شعر ہے مولانا کا, تو بہت دیر بعد پڑھا ہوں, دیکھیں آپ نے لقمہ دیا ٹھیک ہو جائے گا. جور و ستم سے جس نے کیا دل کو پاش پاش, احمد نے اس کو بھی تہ دل سے دعا دیا ہے. جور لفظ کہتا ہے جور و ستم سے جس نے کیا دل کو پاش پاش, احمد نے اس کو بھی تہ دل. مولانا پوری زندگی اسی پوری ترجمان ہے اس شعر مولانا کے, پوری زندگی کا ترجمان. اور یہ بات صرف انہی کو عطا ہوتی ہے جو صبر سے کام لیتے ہیں. وہ یہ صبر سے کام لینا بہت بڑی نعمت ہے. صبر کی جس کو توفیق دے بہت بڑی نعمت ہے. سختی کی جگہ پر اینٹ کی جگہ پر پتھر نہیں. اللہ تعالیٰ ہم سب لوگوں کو توفیق دے. یہ بات صرف انہی کو عطا ہوتی ہے, اسی پر بہت زیادہ متاثر ہوں گے. میں جب اب یہ 50 سال کی بات ہوئی, یہ بات صرف انہی کو عطا ہوتی ہے جو صبر سے کام لیتے ہیں. اور یہ بات اسی کو عطا ہوتی ہے جو بڑے نصیبے والے ہیں. حضرت امام ابو حنیفہ رحمتہ اللہ علیہ کو پہلے میں گالی دیتے تھے, برائیاں کرتے تھے. ایک شخص ان کے بعد میں برائی کرنے لگا, جب چلے گا تو پیچھے پیچھے ہی آنے لگا. نہیں برائی کے سلسلے ہی باندھ دیا امام ابو حنیفہ کو. بہت امام محمد احمد ہی صاحب رات بن جائے گا, پیچھے بجائے گالی دیتا ہوا. جب امام صاحب گھر پر پہنچ گئے پھاٹے پر, کہا اے بیٹا اب ہم جا رہے ہیں, بیٹا کہے جو بھی کہو, اب ہم اندر جا رہے ہیں, جو بھی کہنا آپ کہنا ہم کھڑے ہیں, جو باقی رہ گیا کہنے کو اللہ. اب ہم اندر جا رہے ہیں تو کہہ نہیں پاؤ گے, جو کچھ بھرا نکالنا ہو. فرمایا کہ بھائی میں نے اس لیے ضبط کیا ہے کہ اس کے دل میں بھرا تھی, کسی نہ کسی اتارتا, میں سوچا کہ میری بھی اتار لیے. یہ بھی کتاب نقطہ ہے. ہم لوگوں کو اخلاق کے اعتبار سے بھی اچھا ہونا چاہیے. اللہ شاہ نے کہا بہت سے مشائق ایسے ہیں جو اپنی غلطیوں کا اقرار نہیں کرتے. اتباع سنیے, بہت سے مشائخ ایسے ہیں جو کہتے ہیں کہ ہم کو ملنے جولنے سے مناسب نہیں, ہم کسی ملاقات میں نہیں کرتے. کہتے ہیں ہم سنیں گے, ارے ہم نہیں جائیں. فرمایا علامہ شاہ نہیں دیں گے جس کا یہ مزاج ہو کہ ملنے جلنے کو کہے کہ طبیعت کے ہمارے خلاف ہے, تو سنو تمہاری طبیعت سنت کے خلاف ہی اصلاح کرو. تمہاری طبیعت سنت کے. اور یہ بات اسی کو عطا ہوتی ہے جو بڑے نصیبے والے ہیں. اللہ ہم سب کو توفیق. خوب تم تراک یہ نصیبے کی بات نہیں ہے, توازو ان کے ساتھ یہ نصیب. من تواضع للہ رفع اللہ, جو برداشت کرتا ہے کوئی بات اللہ اس کو بڑھاتا ہے. اللہ ہم سب کو توفیق دے. ان اخلاق کا یہاں بھی اچھا ہے, سب لوگ تعریف ہی کرتے ہیں. یہ کوئی کہتا ہے بڑا اچھا آدمی ہے, بڑا متکبر, کوئی کہتا ہے؟ یہ کوئی نہیں کہتا ہے. یہ خود بھی متکبر, لیکن وہ یہ نہیں کہے گا بڑا اچھا آدمی ہے کیونکہ متکبر ہے. کیوں کہ بڑا اچھا آدمی ہے اسے متوازے, یہ کہے گا آدمی ہے کہے گا نہیں. وہ بھی متکبر کے نظر اپنے اوپر نہیں آتا, متکبر بھی. یہ ہے خانقاہ مجھے اخلاق کی اصلاح. بدلو اپنے کو, میں اپنے کو اولن کہتا ہوں. جور و ستم ہم کو بہت ہی شعر پسند ہے. جور و ستم سے جس نے کیا دل کو پاش پاش, دس شعر تو یاد کر. جور و ستم سے جس نے کیا دل کو پاش پاش, احمد اس کو بھی تہ دل سے دعا دیا ہے. اور اگر تمہیں شیطان کی طرف سے کبھی کوئی کچوکا لگے, مطلب اس میں کی کہاں کرے گا, تم بھی کچھ کہو, یہ ہے شاید مطلب یہ دیکھو کچوا, تو شیطان مردود سے اللہ کی پناہ مانگ لیا کرو. آئے گا کہ میں بھی کچھ کہوں, جب یہ کہہ رہا ہے برا بھرا تو مجھ کو بھی کہہ رہا ہے. نہیں ہر بھی نہیں, شیطان مردود سے اللہ کی پناہ مانگ لیا کرو, بے شک وہ ہر بات سننے والا ہر بات جاننے والا ہے. یہ ہے قرآن, معمولی تعلیم والا نا, اسی ترجمہ میں نے کیا ہے, ترجمہ کر لیا ہے. اب یہ تفصیل سے خود ہی تو ہم نے جو کچھ کر دیا. عمر احسن قول ممن دعا الی اللہ, قول کے اعتبار سے احسن. شروع میں میں نے بتلایا تھا کسی موقع پر توار کے لیے جا رہے, یہ اکثر نہیں فرمایا, احسن فرمایا ہے. کسی نے بڑی تعریف کیا تھا, ومن احسن قولا ممن دعا, کون قول کے اعتبار سے اچھا ہے, کیا جو اللہ کی طرف بلایا. احسن و قولا کے اعتبار ہے, اکثر و قولا نہیں, یا اکثر و عملا نہیں, تبارکہ میں وہ آیت ہے. تو میں نے نقطہ تو بہت لوگوں نے بیان کیا ہے, تبارکہ لے لیجیے زیادہ پڑھی تھا 2900 پر اکثر و عملہ نہیں ہے. وہاں نقطہ یہ بیٹھ گیا کہ احسن و عملہ ہونا چاہیے, اکثر و عملہ کوئی ضروری نہیں ہے. تو میں نے کہا تو یہ بیان کیا تھی سالوں کے بعد, جب سے اس وقت کسی نے کہا کہ بہت بڑا نقطہ آپ نے بیان کیا. یہ مومنین کاملین کا دوسرا احوال ہے کہ وہ صرف خود ہی اپنے ایمان و عمل پر قرار نہیں کرتے, بلکہ دوسرے لوگوں کو بھی اس کی دعوت دیتے ہیں. دعوت کا فضیلہ معلوم ہے, ہم لوگ یہ نہیں سمجھیں کہ دعوت بس اسی لوگوں کی دعوت ہے, سب تمہارے ذمے بھی دعوت ہے. دعوت کا کام سبھی کے, قرض چاہے دوسرا ہو بدل لو, لیکن دعوت تو کرنا ہی ہے. جیسے بھی کرو سوچو کہ ہم کو کیسے دعوت کا بھی کام کرنا چاہیے, کیونکہ آسر عمرہ کے بعد سے دعوت بھی تو ہے اس میں. صرف خود ہی اپنے ایمان و عمرہ پر قرار نہیں کرتے, بلکہ دوسرے لوگوں کو بھی اس کی دعوت دیتے ہیں. اور فرمائے کہ اسے اچھا کس کا قول ہو سکتا ہے جو لوگوں کو اللہ کی طرف بلائے. کوئی تجارت کی طرف بلا رہا ہے, کوئی کھیل کی طرح ہے, کوئی معافیا بلا تو سب رہے ہیں, دعوت کا کام جاری ہے. ایک سے ایک ہوٹل ہے دعوت ہوتی ہے, کیا کھائے ہماری کون چیز چلی ہے, نام لینا مخلوق کھانے دیتے, مجھے مخلوق معلوم ہوتا ہے پر یہ کیا کہتے ہیں, کیا نام بھی اچھا نہیں ہے اس کا, کیا کھاتے ہو تم جا کھڑے ہو کے کھاتے ہیں, بہت برا. بیٹھ کے کھاؤ, سنت کے مطابق کھاؤ, اللہ تعالیٰ نئی نئی چیزوں میں نہ پڑھو, اپنے کو سادی زندگی اپنی رکھو. ان سے اچھا کس کا قول ہو سکتا ہے جو لوگوں کو اللہ کی طرف بلائے. معلوم ہوا کہ انسان کے کلام میں سب سے افضل اور احسن وہ کلام ہے جس میں دوسروں کو دعوت حق دی گئی ہو. دعوت کی فضیلت کتنی معلوم ہے. نبی اکرم صلی اللہ علیہ وسلم ارشاد فرمائے کہ جو مومن بیدار ہوتا ہے اس پر 360 جوڑ کا ایک ایک صدقہ واجب ہے کہ نہیں. حدیث صحیح. میں نے دیکھا میں ایسا شروع میں بمبئی مرغا گری میں جہاں خالی پالن پوری لوگ سارے رہتے ہیں, سب جماعتی ہی لوگ ہیں, تو مجھ سے کہا بیان کرنا. تو یہ حدیث پڑھی میں نے, یا حدیث اس میں فضائل قرآن میں, تو میں نے اس کی تشریح کیا. ہر عضو پر ایک صدقہ ہے, ہر عضو کو حفاظت دیکھیے, یہ حفاظت دیکھتا ہے انگلی بھی ہماری, اور صدقہ میں یہ بھی ہے. اگر تم نے نیک بات کسی کو کہہ دیا اور صدقہ ہو گیا, किसी बुरे काम से रोक दिया, सदका हो गया। मैंने कहा सदका इतना उमूम है, इतना तो करो, बहुत खुश हुए लोग। कहा हमने तो तसी आते तो नहीं नहीं थी, फलाने आमानी ने मेरा बयान किया। मैंने कुछ शब्दों मत से इस तरह सड़सठ अड़सठ की बात हुई, उसमें दावत है अल्लाह सब सूरतें दाखिल हैं। जिसमें दूसरों को दावत हक दी गई हो उसमें दावत है अल्लाह की सब सूरतें दाखिल हैं। जबान से मुफ्ती साहब लिख रहे हैं, जबान से दावत हो या किसी और उनवान से, अजान देने वाला भी उसमें दाखिल है, वो भी दावत दे रहा है। मुअज्जिन भी दाई दाई है अल्लाह, क्योंकि वो दूसरों को नमाज की तरह बुलाता है। दाई अल्लाह का लफ्ज़ भी है, लिखा है इब्ने क़य्यिम लिखा है, अगर कोई अर्श का पाया पकड़े हुए हो जरा बात मरसब है और अजान यहां होने लगे तो क्या करे। लिखते हैं कि अजीब दाई अल्लाह, अल्लाह के दाई की इजाजत कर आओ जमीन पर फिर जाकर पकड़ लेना, ये भी लिखा हुआ है। अजीब दाई अल्लाह, अल्लाह का दाई है जो अजान दे रहा है ये रसूला, उसकी इजाजत करो फिर उसके बाद पकड़ लेना, लेकिन इस वक्त तुमको आना होगा। अब एक बात अभी है, अभी जन्नत जानती है किसी बड़ी फजीलत की जगह, अल्लाह का शुक्र है। तो जब हम लोग सर 78 में गए थे तो खूब मौका मिलता था, जोर से पहले चले गए देते शायद कभी ने कहा हो, लेकिन जब नमाज खड़ी होती थी तो मैं पहली समय से रियाजुल जन्नत से निकल के पहली समय से आया जाता था। मैंने कहा इस वक्त रियाजुल जन्नत में खड़े होने से ज्यादा बेहतर सच सफे उगल में जाना है। सच कहता हूँ आबरा उगल का बस बहुत खुश हो गए, कहा वाह सफे की फजील अपनी जगह पर है, वो रियाजुल जन्नत से भी बढ़ के है। वो तरकीब दिया नबी सल्लल्लाहु अलैहि वसल्लम ने कि रियाजुल सफे उगल की वो फजीलत है कि अगर मुनाफिक को मालूम हो जाए तो उसके लिए क्या करे, लड़ाई रह के सफे उगल में जाए। मैंने कहा रियाजुल जन्नत उससे मुस्तसना नहीं, उससे भी निकल जाओ फिर आगे पढ़ो, सुनना था कि पढ़ता था आज जुन्ना में, लेकिन फर्क पड़ता था आगे वाले में, ठीक करता था। इसलिए हजरत सिद्दीका ने फरमाया कि आयत ये आयत मुअज्जिनों के बारे में आई हुई है, मैंने आशा को और इस दाए अल्लाह के बाद वो अमल सालेह भी आया है, जिसे बुलाया और अमल सालेह किया। मालूम क्या हुआ, इससे मुराद यह है कि अजान और इकामत के दरमियान दो रका नमाज जो वाले अच्छा ये भी ये एक निकली बात, जिसे दावत दिया कहीं नमाज की तो दो रका नमाज पढ़ लो, फजीलत मालूम हुई ना, बकवास ना करो दो रका पढ़ ही लो, ये इससे निकालो तो मालूम ही सबको, लेकिन ये नुकता है ये। हाँ, इससे मुराद ये है कि अजान और इकामत के दरमियान दो रकात नमाज, तुमने अभी बुलाया है तो दो रकात पढ़ लो नमाज, ये नहीं कि बकवास करते रहो खड़े हो जाए नमाज को, नहीं बोले। एक हदीस में आया है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि अजान और इकामत के दरमियान जो दुआ की जाती है वो रद्द नहीं होती। रवा होती मिली आना से हम लोग गए थे वहां अलीगढ़ में, कली मौलाना हकीम कलीमुल्लाह साहब गए थे हम लोग, वहां अब्राहम साहब भी थे, तो बोरिंग हो रही थी, किनारे बोरिंग होती है, सब जितने मुसल्ली सब वो बोरिंग देख रहे थे, मैं भी था उसमें खड़ा हूँ। बाबा अब्राहम आके बिगड़े कि आपको यही बोरिंग देखना रह गया है नमाज मस्जिद में आकर के, सब खड़े हैं सब मस्जिद में, बोरिंग उसके बगल में हो रही थी। बहुत ज्यादा उनकी एक एक बात मुझको याद रही थी, कौन है बोरिंग देखने के लिए वक्त है, नमाज पढ़िए बरवक्त मुतरबा कहते थे। जैसे हम लोग कोटला में थे तो मौलाना वगैरह जमात से पहले ही वहां से चलने वाले थे इलाहाबाद, मां मोहम्मद सब उलमा, हमको हकीम अख्तर साहब को कहा कि आप यहीं रहिए रहिए, तो मुझे ख्याल हो रहा था देखिए क्या होता है। तो मौलाना नमाज पढ़ने लगे, फजर की नमाज उबल वक्त में पढ़ना शुरू किया, तो हम हकीम अख्तर साहब खड़े हो गए, सोच ही रहा था तो आप क्यों खड़े, आप दोनों आदमी निकलिए मस्जिद जाइए, हम लोग मुसाफिर हैं इस वजह से पढ़ रहे हैं, आपको किसने कहा कि माजी छोड़िए जमा छोड़िए डालिए दोनों आदमी डाला दिलवागे हम भी बांधे माँ आपके बक्सर दिलवागे ये मामला आपको मकान दे। एक हदीस में है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाया अदा में इकामत के दरमियान जो दुआ की जाती है वो रद्द नहीं होती। रवा अबू दाऊद तिर्मिज़ी। अदान और जवाब उनके फजाइल और बरकात अहादीस से ही हमें बहुत है, बशर्ते कि इखलास के साथ अल्लाह के लिए अदान दें, उजरत मुआवजा पेश नजर ना तस्तवी हसन। तो थोड़ा सा है यहां से दावत अल्लाह की खिदमत अंजाम देने वाले को खास हिदायत दी गई है जिसका हासिल यह है कि वो बुराई का बदला बुराई से न दें। ये दावत देता हूं उसके लिए यहां से दावत अल्लाह की खिदमत अंजाम देने वाले को खास हिदायत दी गई हो जिसका हासिल यह है कि वो बुराई का बदला बुराई से न दें। नरमी अख्तियार करो, शायद आता उसको न झेको, तुम्हारी इफ्तार के बाद कोई आए बारे उसको न भगाओ, दावत भी दे रहे हो ये सब गलतियां कर रहे हैं। अपने अखलाक की इसलाह मौलवी को करना है, सूफी करना है, तब्दीली लोग करना है, मदरसी करना ही नहीं, जब भी सब कुछ हो तो कुछ नहीं हो, अगर ये है तो सब कुछ हो और नहीं तो कुछ भी नहीं रहते। ये बस इन्हीं में है भी और नहीं है, इसलाह कभी नहीं, ये बस इन्हीं में है, है और नहीं है, बदायर है और बातें ना नहीं है, हकीकत नहीं है। हमको वो होना चाहिए खानकाही जो होते हैं। एक वजीर था खानकाहियों का मोतबिद था और बादशाह ने कहा देखो करता एक दो शारा दिया है, कहा कि पहले उलमा के पास ले जाओ, हर आलिम को कहो कि जो सबसे बड़ा आलिम हो इमाम उलमा से सलाह देते, जो सबसे बड़ा आलिम है ये दो शारा दे दिया है। गए कहा भाई कौन सबसे बड़ा आलिम है जिसको बादशाह ने कहा दो शारा दे दिया जाए, हर आलिम दौड़ा कि मैं बड़ा आलिम हूं, नहीं दे सका। इतना झगड़ा हो गया मौलवियों में कोई जाए बादशाह का हजरत कोई देता ही नहीं, उसने कहा अब दे जा खानकाहियों का ले जा। गए कहा जो सबसे बड़ा खानकाही हो उमदा वो दो शारा दे, कोई उठा ही नहीं, कहा कि सबसे बुरे तो हम ही लोग, हर आदमी ने यह कहा कि हमसे बुरा कोई नहीं है। कहा देखो खानकाह मदरसे में ये फर्क है, माफ करे खानकाह वाले मदरसे वाले, ये वाकया बयान कर रहा हूँ, मैं इस पर बयान कर रहा हूँ खानकाहियों को ऐसा होना चाहिए मौलाना, हम सब खानकाहियों से ज्यादा मशहूर है, हमारे अखलाक हमारे अमाल ऐसे होने चाहिए जो काबिल बयान है, झेकना नहीं। एक आदमी हजरत माशा रसुल्ला से फतेहपुर के बाद आए, हमारे किसी आदमी से कबर आदमी है, कहा इनको समझाओ, ले गए समझाने, उनको डालने लगे, मैं पैसे बैठे हजरत के साथ, कहा जाए कहो मैंने समझाने के लिए कहा डालने ये नहीं कहा, और कहा अल्लाह का तालिब हो जो डालने ही नहीं कहा समझाने के लिए कहा है कि नहीं बात। बल्कि सब्र एहसान से काम ले इस बार बिंदती हसन दायाने हक की खसलत यह होनी चाहिए वो लोगों की बुराई को तरीके अहसन से दफा करें, दायाने हक वो लोगों की बुराई की तरह अपने दाई होने का तो साबित करो, हम दाई हैं कुरान हदीस से साबित करो, दायाने हक की खसलत यह होनी चाहिए वो लोगों की बुराई को तरीके आसन से दफा करें, वो ये कि बुराई का बदला बुराई से न देना और माफ कर देना तो अमल हसन है, और आसन यह है कि जिसने तुम्हारे साथ बुरा शुरू किया तुम उसको माफ भी कर दो, ये भी है हसन, तो यह है कि बुराई बदला बुराई से न दो और ज्यादा अच्छाई से दो, ये है ना तो अमल हसन है, बुराई का बदला बुराई से न लेना माफ कर देना यह तो अमल हसन है, और आसन यह है जिसने तुम्हारे साथ बुरा शुरू किया तुम उसको माफ भी कर दो और उसके साथ एहसान का बर्ताव करो, कुछ दे दे दियो। हजरत इब्न अब्बास ने फरमाया कि इस आयत में हुक्म यह है कि जो शख्स तुम पर गुस्सा का इजहार करे तुम उसके मुकाबले में सब्र से काम लो, ये कारगर जो तुम्हारे साथ जहालत से पेश आए तो तुम उसके साथ हिल्म और बुजुर्गवारी का मामला करो, और जिसे तुम्हें सताया है उसको माफ कर दो, वो तुम्हें माशाल्लाह हमने पढ़ा उसी में मेरे लिए गाय किसी प्यार को। बाद रवायत में है सिद्दीक अकबर को किसी ने गाली दी या बुरा कहा, गाली दी या बुरा कहा, तो आपने उसके जवाब में फरमाया अगर तुम अपने कलाम में सच्चे हो कि मैं मुजीम और खतावार और बुरा हूं तो अल्लाह ताला मुझे माफ फरमा दे, अगर तुमने झूठ बोला है तो अल्लाह ताला तुम्हें माफ फरमा दे, जो कह रहे हो सही बात है मेरे मुतलिक अल्लाह मुझे माफ, और अगर तुमने झूठ बोला है मेरे पर बहतान लगाया है तो अल्लाह ताला तुम्हें माफ कर दे, ये नहीं कि इसका बदला दे, इसे जवाब ये था। ये अखलाक नबवी है बल्कि अखलाक कुरानी है, अल्लाह ताला हम सब लोगों को इन तालीमात पर अमल करने की तौफीक, मौके पर आदमी तवादो सब्र फरोतनी दूसरे के महामित को यानी अच्छाइयों को पेश नजर रखना, अपने वयूब को पेश नजर रखना, हर की नक्शे खेस राधी दो शराब सूए इस्तेमाल खुद दो अस्पताल, जिसे अपनी बुराइयों को पेश नजर रखा वो बहुत आगे बढ़ा गया, और जिसे अपने कुछ समझा वो घर है हर की, अल्लाह ताला हम सब लोगों को इन तालीमात पर अमल की तरफ अमली नमूना हमको बना दे, मेरी तिलावत रही अमली नमूना बना दे, अल्लाह हम सब लोगों की दुआओं को मजालिसत को सुनने सुनाने को कबूल फरमाए और उसके मुताबिक हमको ढाल दे जो अल्लाह चाहता है, अल्लाह के रसूल की इसके लिए बेशत हुई है अल्लाह उन तालीमात पर हम सबको अमल की तौफीक अता फरमाए, अल्लाह ربنا تقبل منا إنك أنت السميع العليم برحمتك يا أرحم الراحمين برحمتك يا حبيبي صلى الله عليه وسلم.